कर्मचारी बाहेकको सेवा हो भनेर एउटा इज अदर देन आउटर देन एक्सक्लुडिङ इलेक्टेड अफिसर्स एन्ड मिलिटरी अफिसर्स. दोस्रो आम नागरिकको सेवामा संलग्न. वाट डज द सिभिल सर्भिस डु? इट प्रोभाइड सर्भिसेस टु पिपुल एट लार्ज. आम मानिसमा आम नागरिकलाई के गर्छ? सेवा प्रवाह गर्नु संलग्न हुन्छ. त्यसपछि यसको गठन र सञ्चालनको निश्चित कानुनी आधार हुन्छ. कानुन बमोजिम गठन हुन्छ, कानुन बमोजिम सञ्चालन हुन्छ. हाम्रो चाहिँ यो गठन गर्न सक्ने संविधानले नै भनेको छ. त्यसपछि परिभाषा पनि संविधानले गरेको छ. त्यसपछि निजामती सेवा ऐनको दफा 3 10 सेवाहरू चाहिँ निजामती सेवाको रूपमा सरकारले गठन गर्ने भनेर तोकेको छ. त्यो बमोजिम गठन र निजामती सेवाको सञ्चालन निजामती सेवा ऐन बमोजिम हुन्छ. त्यसैले गठन र सञ्चालनको कानुनी आधार हुन्छ. यो योग्यता प्रणालीमा आधारित हुन्छ. यसमा पदपूर्ति, पदस्थापन, पदोन्नति, पुरस्कार यो सबै केमा आधारित हुन्छ? मेरिट बेस्ड. जो मेरिटस हुन्छ उसले पाउँछ. काम गरे बापत सार्वजनिक कोषबाट निश्चित तलब भत्ता सुविधा प्राप्त गर्छन् कर्मचारीहरूले, होइन? उनीहरूलाई चाहिँ पब्लिक फन्डबाट तलब भत्ता सुविधा निश्चित भनेको समान पदका लागि समान तलब निर्धारण गरिएको हुन्छ, जुन सार्वजनिक सबैले थाहा पाउने किसिमको हुन्छ. अर्को कर्मचारीको सेवाको सुरक्षा र प्रतिष्ठा हुन्छ. यो सेवाको सुरक्षा भनेको ऐनले नै निश्चित अवस्थामा बाहेक जागिर नजाने व्यवस्था सुनिश्चित गरिदिएको हुन्छ भने समाजमा निजामती कर्मचारीहरूको प्रतिष्ठा अन्य सेवाका कर्मचारीको भन्दा उच्च हुन्छ. अनि अर्को चाहिँ कर्मचारी प्रशासनका निश्चित आधार र प्रक्रिया हुन्छ. त के अरे यो दण्ड, सजाय, सरुवा, बढुवा अथवा पुरस्कार, विदा, सुविधा, यो एडमिनिस्ट्रेटिभ फङ्सन केमा आधारित गर्न सक्छ? निजामती सेवा ऐन र नियमावली अनुसार. त्यसैले यसका क्राइटेरिया हुन्छ. यो स्वविवेकले कोही व्यक्तिले प्रशासन कर्मचारी प्रशासन चलाउन पाउँदैन. ऐन कानुन नियम कार्यविधि मार्फतबाट तोकेका आधार अनुसार मात्रै चल्छ. कर्मचारी प्रशासन निकायहरूको व्यवस्था गरिएको हुन्छ. सिभिल सर्भिसमा केन्द्रीय कर्मचारी निकाय र कार्य सञ्चालन कर्मचारी निकाय गरेर दुई तहका कर्मचारी प्रशासनका निकायहरूको व्यवस्था गरेको हुन्छ. मन्त्रालयमा जानु भने कर्मचारी प्रशासन महाशाखा शाखा कार्य सञ्चालन निकाय हो. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय कर्मचारी निकाय हो, होइन? अनि त्यस्तै गरिकन व्यवसायिकता हुन्छ. यसको प्रोफेसनालिजम दोहोरो उत्तरदायित्व. सरकारप्रति पनि उत्तरदायी हुनुपर्छ, जनताप्रति पनि उत्तरदायी हुनुपर्छ. दोहोरो उत्तरदायित्व हुन्छ. तटस्थता र निष्पक्षता. राजनीतिक रूपले न्युट्रल हुन्छ, सर्भिस डेलिभरीमा फेयर हुन्छ. भनेको लिङ्ग, जाति, क्षेत्र, वर्ग, वर्ण, आफ्नो बिरानो, धनी, गरिब, शक्तिशाली, कमजोर, होइन, वा मनपर्ने नपर्ने, यस्तो कुनै पनि आधारमा यसले विभेद गर्दैन. सेवाग्राहीलाई निष्पक्ष भएर सेवा प्रदान गर्छ. नियम कानुनमा आधारित. निजामती सेवा के का आधारमा चल्छ त भन्दा मौजुदा ऐन नियमका आधारमा चल्छ. निर्णयहरूको लिखित अभिलेख राख्ने हुन्छ. यसले चाहिँ विल ह्याभ रिटन रेकर्ड अफ अल डिसिजन. तपाईँको कुनै डकुमेन्ट हरायो भने पनि निजामती सेवाले राखिदिएको हुन्छ. अब यसका सिद्धान्त तिनै विशेषतासँग मिल्दा जुद्दा सम्झिसम्म होइन. यो खास गरी प्राचीन चिनबाट सुरु भएको मानिन्छ निजामती सेवा. जुन बेला ईसा पूर्व 206 चिनमा कर्मचारीहरू प्रतिस्पर्धाबाट भर्ना गर्ने चलन थियो, त्यहीँबाट सुरु भयो भनिन्छ. तर नाम चाहिँ यसको 1785 बेलायतमा इस्ट इन्डिया कम्पनी मार्फत काम गर्ने सेना बाहेकका कर्मचारीलाई जनाउन निजामती कर्मचारी भनेर भन्न थालिएपछि निजामती सेवा तिनीहरूको सेवालाई निजामती सेवा भन्न थालिएको हो. त्यो पछि बेलायत अमेरिकामा कार्यकारी मार्फत काम गर्ने कर्मचारीलाई निजामती कर्मचारी तिनीहरूको सेवालाई निजामती सेवा भन्न थालियो. अब आधुनिक निजामती सेवा चाहिँ 1854 बेलायतमा यो के भन्छ प्याट्रोनेज सिस्टमको अन्त्य भयो. अनि त्यसपछि त्यहाँ चाहिँ यो पेड पर्मानेन्ट कर्मचारीहरू कम्पिटिसन मेरिट बेस्ड भर्ना गर्ने प्रणालीको सुरु भएपछि 1854 बेलायतबाट आधुनिक निजामती सेवाको सुरु भएको मानिन्छ. अमेरिकामा 1893 चाहिँ यो के अरे 83 चाहिँ स्पोइल सिस्टम थियो, लुट प्रणाली. 1881 गार्फिल्डको हत्याकाण्ड हत्या भएपछि चार्ल्स जे गुटेले हत्या गरेपछि चार्ल्स जे गुटे जागिरबाट निकालिएका व्यक्ति थिए. त्योभन्दा अगाडि स्पोइल भनेको जो राष्ट्रपति आयो उसले पुरानो कर्मचारी घर पठाउने र आफूले कर्मचारी भर्ना गर्ने प्रचलन थियो. त्यसको अन्त गरेर त्यहाँ चाहिँ पेन्डलटन एक्ट आएर त्यसले चाहिँ अब स्थायी र यो मेरिट बेस्ड कर्मचारी तन्त्रको त्यहाँ पनि सुरुवात गरे निजामती सेवाको. त्यसैले 1883 अमेरिकामा आधुनिक निजामती सेवाको सुरुवात भएको. नेपालमा 2008 पब्लिक सर्भिस कमिसन, 2012 चाहिँ के 13 निजामती सेवा ऐन जारी भयो. हो यो 13 के अरे 22 नेपालमा आधुनिक निजामती सेवाको सुरुवात भएको मानिन्छ. जुन निजामती सेवा ऐन जारी भयो त्यही दिन हामी निजामती सेवा दिवस पनि मनाउँछौँ. सो सिभिल सर्भिसले गर्ने काम भनेको गभर्नेन्सले सरकारले वा प्रशासनले गर्ने काम जे हो त्यही नै हो. नीति निर्माणलाई मा सरकारलाई सहयोग गर्ने, नीतिहरूको कार्यान्वयन गर्ने, साधन स्रोतको परिचालन गर्ने, विकासका गतिविधिहरूको व्यवस्थापन गर्ने, आम नागरिकलाई यो प्रशासनिक कार्य र आधारभूत सेवाहरू प्रवाह गर्ने, समाजमा सामाजिक सुरक्षा, संरक्षण, न्याय, समानता कायम गर्नका लागि आवश्यक नीति बनाउने र कार्यान्वयन गर्ने, अनि त्यस्तै गरिकन यो निजी गैर सरकारी क्षेत्रको नियमन गर्ने होइन, र यो सरकारलाई आवश्यक परेको खण्डमा प्राविधिकीय सेवा टेक्निकल सपोर्ट चाहिँ प्रदान गर्ने यस्ता काम चाहिँ निजामती सेवाले गर्छ. अब अहिले पछिल्लो समयमा पिपुल हेभ ऱ्यापिडली राइजिङ एक्सपेक्टेसन, जनताको उच्च स्तरको अपेक्षा छ सरकारप्रति, त्यसैले निजामती सेवामा चुनौती थपिएको छ त्यो एक्सपेक्टेसन, लिमिटेड क्यापेसिटी र रिसोर्सले पुरा गर्नु. विभिन्न कालीन जिस्ताहरू संसारमा देखिन्छ, कोरोना जस्तो फाइनेन्सियल क्राइसिस, इकोनोमिक क्राइसिस, टेरोरिजम होइन, क्लाइमेट चेन्ज, यिनको सामना अल्टिमेटली कसले गर्ने हो? निजामती सेवाले गर्ने हो. द्याट्स भेरी च्यालेन्जिङ थिङ. त्यस्तै गरिकन निजी र गैर सरकारी क्षेत्र पनि एकदम तीव्र गतिमा विकास हुँदै गएको छ, तिनीहरू सरकारको विकल्पको रूपमा विकास भइरहेका छन्. अब यो जनता सेवा लिन निजामतीमा सरकार नै मात्रै आउनुपर्छ भन्ने छैन, त्यसरी निजामती सेवाले निजी र गैर सरकारी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ. प्रतिस्पर्धात्मक क्षमता बढाउन चुनौतीपूर्ण छ. यो विश्वव्यापीकरण आर्थिक उदारीकरणले पनि च्यालेन्जेस सिर्जना गरेको छ निजामती सेवामा. त्यही स्ट्यान्डर्डको कम्पिटेन्ट चाहिँ निजामती सेवाको अपेक्षा जनताले गरेका हुन्छन् र अन्य मुलुकको निजामती सेवासँग समकक्षितामा बसेर काम गर्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि आर्थिक उदारीकरण विश्वव्यापीकरणले पनि इट क्रिएट्स च्यालेन्ज टु सिभिल सर्भिस. सूचना प्रविधिको तीव्रतर विकास भइरहेको छ. निजामती कर्मचारीहरू पुरातन सोच व्यवहार मूल्य प्रविधिका हुन्छन्. जागिरमा आउने, निजामतीमा आउने प्राय भनेको मध्यम वर्गीय, न्यून मध्यम वर्गीय, कन्जर्भेटिभ, अन्धविश्वासी समाजका तपाईँ हामी सबै त्यसबाट गाइडेड भएर आएका हुन्छौँ. अनि बजारमा टेक्नोलोजीको ऱ्यापिड चेन्ज, इन्फर्मेसन टेक्नोलोजीको ऱ्यापिड चेन्ज भइरहेका हुन्छ. हामीले त्यसलाई एडप्ट गर्न सक्दैनौँ, गर्न सकेनौँ, निजामती सेवाको अस्तित्वमै प्रश्न उठ्छ. वी कान्ट कम्पिट विथ द मार्केट. सो त्यो पनि चुनौती छ. त्यस्तै प्रशासन व्यवस्थापनमा अघि हामीले भने जस्तो नयाँ नयाँ अवधारणाहरू आइरहेछन् आज भोलि पछि गर्दै, ती सबैलाई कसरी ग्रहण गर्दै जाने, अनुसरण गर्दै जाने, द्याट इज अल्सो अनदर च्यालेन्ज. All talk about transparency and accountability, but it is easy to talk, but very hard to maintain. यो पारदर्शिता र उत्तरदायित्व कुरा गर्नलाई सजिलो छ तर लागू गर्नलाई कठिन छ, त्यो चाहिँ चुनौतीपूर्ण छ. अहिले एभ्रिवेयर देयर आर कन्फ्लिक्ट्स, हाउ टु म्यानेज दोज कन्फ्लिक्ट्स एन्ड टु डेलिभर सर्भिस इफेक्टिभली विद इन द सिनारियो अफ कन्फ्लिक्ट. द्वन्द व्यवस्थापन गर्दै सेवालाई निरन्तर प्रवाह गर्नु चाहिँ चुनौतीपूर्ण छ. एभ्रिथिङ इज चेन्जिङ, चेन्जलाई एडप्ट गर्ने कुरा पनि नट इजी. समावेशी लोकतन्त्रको कार्यान्वयन गर्ने र आन्तरिक रूपमा तटस्थ र प्रतिबद्ध भएर सेवा प्रवाह गर्ने र सेवाको गुणस्तरमा निरन्तर सुधार गर्ने चुनौती चाहिँ निजामती सेवाका छन्. अब यहाँ नेपालको हेऱ्यो भने संविधानले निजामती सेवालाई धारा 243 परिभाषित गरेको छ. त्यसमा तिनवटा कुरा, यो के भन्छ, सैनिक अधिकारी वा सैनिक कर्मचारीको पद, प्रहरीको कर्मचारीको पद र सम्बन्धित ऐनले निजामती सेवाको पद होइन भन्ने पदभन्दा बाहेकका सबै सेवाका पदहरू निजामती सेवा हुन्, सबै सेवा र त्यसका पदहरू निजामती सेवा हुन् भनेर यसले सेनालाई, प्रहरीलाई र सम्बन्धित ऐनले डिफाइन गरेको भन्दा बाहेकका सबैलाई निजामती भनेर डिफाइन गर्छ. ज्यादै ब्रोडर हो, ती सबै निजामती त हुँदैन, कुन कुन निजामती हुन् भन्ने कुरा चाहिँ निजामती सेवा ऐनले डिफाइन गरेको अनुसार हुन्छ. त्यसैले योग्यता प्रणालीको संरक्षण गर्न संविधानले संवैधानिक निकायका रूपमा लोकसेवा आयोगको व्यवस्था गरेको छ. भाग 23 सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा गरी दुई तहको निजामती सेवा हुने कुरा यो के भन्छ धारा 285(1) र (3) अनि अनुसूचित 5 र 6 उल्लेख भएको मजिम दुई तहको निजामतीको परिकल्पना गरिहाल्छ. त्यसपछि गएर प्रदेश मन्त्री भएर यो चाहिँ के अरे निजामती सेवाको व्यवस्थापनका लागि निजामती सेवा 2049 र नियमावली 2050 छ. कमसेकम तपाईँको जाँचसम्म अब यही रहन्छ, तर छिटै सङ्घीय निजामती सेवा ऐन आउँछ. त्यो आइसकेपछि प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन गरेर आउँछन्। हामीले समग्र निजामती सेवालाई राजपत्र अङ्कित र राजपत्र अङ्कित गरेर दुई तहमा बाँडेका छौँ। त्यस्तै होराइजन्टली प्राविधिक र अप्राविधिक गरेर ती राजपत्र अङ्कित र राजपत्र अङ्कित बिचमा विभिन्न श्रेणीहरू पनि छन् र ती दुईटा तहमा रहेका समग्र सेवा समूहलाई हामीले चाहिँ 10 सेवामा 6 क्लस्टरमा र यो 50 समूह र 42 उपसमूहमा बाँडेका छौँ है। 10 सेवाहरू छन् अनि त्यसपछि 6 क्लस्टर भनेको विशिष्ट श्रेणीमा बढुवा प्रयोजनको लागि सचिव बढुवा प्रयोजनको लागि 6 क्लस्टरहरू छन् र ती सेवा अन्तर्गत विभिन्न 50 समूहहरू छन् र ती समूहहरू सबै समूहका उपसमूह हुँदैनन्, केही समूहका उपसमूह, जम्मा उपसमूह चाहिँ 42 उपसमूहहरू छन्। दर्जामूलक पद वर्गीकरण छ, वर्गीकरण यस्तो होइन निजामती सेवाको वर्गीकरण भनेको चाहिँ क्लासिफिकेसन अफ सिभिल सर्भिस चाहिँ ऱ्याङ्किङ म्यान र ऱ्याङ्किङ जब भन्ने दुई किसिमको हुन्छ है। त्यो पछि पढाउँला हामीले। त्यो वर्गीकरण भनेको कसैले यो वर्गीकरण कसैले के भयो भनेर त्यो होइन। वर्गीकरण खालि दुई किसिमको, कामलाई केन्द्रबिन्दुमा राखेर गरेकोलाई दर्जा, के अरे कार्यमूलक पदमूलक भन्छ अमेरिकन सिस्टम हो। दर्जालाई आधार मानेर तल भत्ता प्रतिष्ठा निर्धारण हुनेलाई दर्जामूलक भन्छ। बेलायत, भारत, नेपाल यो दर्जामूलक हो, हाम्रो दर्जामूलक वर्गीकरण हो। यो सङ्ख्या, समूह, सेवा यो वर्गीकरण होइन। त्यसैले यो चाहिँ अब हामीले चाहिँ पद वर्गीकरण प्रणाली चाहिँ दर्जामूलक प्रणालीको अवलम्बन गरेका छौँ अनि कर्मचारीहरूको निश्चित पदावधि र उमेरको हद तोकिएको छ। सचिव भएपछि 5, मुख्य सचिव भएपछि 4, जति उमेर भए पनि रिटायर हुन्छ अनि होइन भने 58 रिटायर हुने व्यवस्था छ। 3 मुख्य सचिव 3 3 र अरू अवस्थामा चाहिँ 58 पुगेपछि रिटायर हुन्छ। त्यसैले पदको अवधि वा सेवाको अवधि तोकिएको छ। वृत्ति विकासका आधारहरू छन्, विभिन्न तरिकाले खुल्ला प्रतियोगिता, आन्तरिक प्रतियोगिता, कार्यक्षमता मूल्याङ्कन, ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन, यी धेरै योग्यता प्रणालीको अवलोकन गरिएको छ र आन्तरिक रूपले तटस्थ रहेर निरपेक्ष रहेर काम गर्नुपर्ने कुरा आचरणको महलमा उल्लेख छ भने पेसागत संरक्षणका लागि ट्रेड युनियन राइट पनि दिएका छौँ हामीले निजामती सेवामा, यस्तो खालको नेपालको निजामती सेवामा। अब यहाँ सबल दुर्बल पक्ष दुइटै लेखिदिएको छु, जाँचमा आउँछ यो, यसरी आउँदा खास गरी कर्मचारी तन्त्र निजामती सेवाको आउँदा सबल पक्ष दुर्बल पक्ष भनेर आइराखेको हुन्छ। यो पढ्नुहोला, यसलाई त्यति अघिकै विशेषताका आधारमा गर्न सकिन्छ। प्रिटियम सम प्रब्लम इन सिभिल सर्भिस, त्यसैले यसले राम्रो डेलिभरी गर्न सकेको छैन। समस्या के छ त भन्दा सबभन्दा पहिलो समस्या चाहिँ यो निजामती कर्मचारी निजामती सेवामा बजारका योग्यतम कर्मचारीलाई आकर्षित गर्न सकिएको छैन भनेर भनिन्छ। बेस्ट ट्यालेन्टहरूलाई, बेस्ट ब्रेनहरूलाई हन्ट गर्न सकिएको छैन भनिन्छ। पदस्थापन सर्वबडुवालाई वैज्ञानिक र वस्तुगत बनाउन सकिएको छैन। प्लेसमेन्ट, ट्रान्सफर, प्रमोसनलाई पूर्वानुमान योग्य वृत्ति विकास प्रणाली छैन। तपाईँ कति वर्षमा सेवा प्रवेश गर्नुभयो भने कसरी 58 रिटायर हुँदा कुन पदमा पुगेर तहमा पुगेर यु कान्ट प्रेडिक्ट इट। कमजोर उत्तरदायित्व र प्रतिबद्धता, सिभिल सर्भिसको कमिटमेन्ट एन्ड अकाउन्टेबिलिटी चाहिँ विक छ। वैज्ञानिक र वस्तुनिष्ठ कार्य सम्पादन मूल्याङ्कन छैन। बडुवाको मूल आधार कार्य सम्पादन मूल्याङ्कन हो तर यो रिचुअल खालको छ, मनोरञ्जन खालको छ, वैज्ञानिक र वस्तुगत छैन। कर्मचारी प्रशासनमा अधिक राजनीतिकरण भएको छ जसले गर्दा पनि यसको प्रोफेसनलिजम कमजोर भएको छ। ट्रेड युनियनको उचित व्यवस्थापन गर्न नसक्दा यो राजनीति गर्ने माध्यम भएको छ। भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सकिएको छैन। अधिकारको अधिक केन्द्रीकरण छ, कर्मचारीहरूमा विकेन्द्रीकरण गर्ने, अधिकारको प्रायोजन गर्ने प्रवृत्तिको कमी छ। समन्वय र सञ्चार प्रणाली पनि कमजोर छ, इन्टर एजेन्सी कोअर्डिनेसन र कम्युनिकेसन। जनशक्तिको क्षमता विकासमा निजामती सेवाले ध्यान दिँदैन। अब यही जिकेआइक्यू पढेर भित्र छिरेपछि तिनै जान्ने हुन्छन् भन्ने हुन्छ। आवश्यकता अनुसार तालिम दिने, बेला बेलामा रिफ्रेसमेन्ट, हायर एजुकेसन, विदेश भ्रमण, एक्सपोजर, यो यसमा धेरै लगानी गर्दैन, त्यसले जनशक्ति विकास राम्रो हुँदैन। हामी कहाँ प्रक्रिया उन्मुखता, ढिला सुस्ती, जिम्मेवारी पन्छाउने यस्तो ज यसलाई एनामोलिज भन्छ विकृतिहरू छन् निजामतीमा। अनि कार्य प्रक्रिया, हामीले काम गर्दाखेरि सूचना तथा सञ्चार प्रविधिको प्रयोग पर्याप्त गर्न सकेका छैनौँ, यो सब आइसिटीमा हामी पछाडि छौँ, यस्ता खालका समस्याहरू रहेका छन्। त्यो होइन, निजामती सेवा इज समथिङ डिफरेन्ट, एडमिनिस्ट्रेटिभ रिफर्ममा त्यो लेख्नुपर्छ। नेपालको निजामती सेवाको समस्या लेख्नुहोस् भन्यो भने प्रशासनिक पुनर्संरचना हुन सकेका छैन, कर्मचारी समायोजन त्यो अर्को कुरा, त्यो चाहिँ पब्लिक एडमिनिस्ट्रेसनको एडमिनिस्ट्रेटिभ रिफर्मको समस्या, यो चाहिँ सेवाभित्रको समस्या, यो चाहिँ खालि निजामती सेवाभित्रको समस्या मात्रै लेख्नुपर्छ। यसमा तपाईँलाई नेपालको प्रशासनको समस्या लेखेर आयो भने प्रशासन सुधारको पछिल्लो समस्या चुनौती वा प्रशासन संयन्त्रको समस्या भन्यो भनेदेखि त्यसमा चाहिँ तपाईँले रिस्ट्रक्चरिङ इम्प्लोइ एडजस्टमेन्टको कुरा लेख्नुपर्छ। अहिले चाहिँ हामीले विशुद्ध निजामती सेवा मात्रै चिनिरहेका छौँ। हामीले यसले त निजामती सेवा ऐनले त सङ्घीय भन्ने नै चिन्दै चिन्दैन, किनभने यो निजामती सेवा ऐन होइन, र निजामती सेवा अब अहिले हाम्रो सङ्घीय निजामती सेवा प्रदेश निजामती सेवा पनि बनेकै छैन, कानुनै छैन। त्यो कारणले तपाईँले यो निजामती सेवाभित्र त्यो चाहिँ लेख्नु पर्दैन, तिनवटाको एडजस्टमेन्टको कुरा लेख्नु पर्दैन, त्यसको प्रब्लम। अब ब्युरोक्रेसी भनेको चाहिँ पब्लिक म्यानेजमेन्टले त्यो सञ्चालनका लागि विभिन्न सेवा गठन हुन्छन्, ती सेवामध्ये निजामती सेवा एउटा हो। तर हामी सिनोनिमसली कर्मचारी तन्त्र निजामती सेवा यसरी प्रयोग पनि गरिरहेका हुन्छौँ। प्रशासन नियन्त्र कर्मचारी तन्त्र निजामती सेवा सरकारी सेवा सार्वजनिक सेवा भन्दा हामीलाई उस्तै उस्तै लाग्छ। तिनका क्यारेक्टरिस्टिक्सहरू प्रब्लमहरू पनि कतिपय मिल्दा जुल्दा हुन्छन्, तर फरक कुरा ब्युरोक्रेसी भनेको चाहिँ इट इज ए स्पेसिफिक अर्गनाइजेसन स्ट्रक्चर द्याट इज सेट टु डेलिभर हाई अथवा ग्रेटर स्केल लार्जर स्केल एडमिनिस्ट्रेटिभ टास्क, ठुलो स्तरको प्रशासनिक कार्य सम्पादन गर्नका लागि स्थापना गरिएको विशिष्ट प्रकृतिको संगठन संरचनालाई हामी ब्युरोक्रेसी भन्छौँ। सो इट इज ए काइन्ड अफ अर्गनाइजेसन स्ट्रक्चर, इट इज ए काइन्ड अफ सेटअप थ्रु विच वी डेलिभर द एडमिनिस्ट्रेटिभ टास्क। प्रशासनिक काम गर्ने एउटा संरचना हो यो, सेटअप हो यो, होइन सिस्टम हो यो ब्युरोक्रेसी भनेको। ब्युरोक्रेसी भनेको कुनै सेवा समूह यस्तो व्यक्ति होइन ब्युरोक्रेसी भनेको। त्यसैले कर्मचारी तन्त्र ठुलो स्तरको प्रशासनिक कार्य सम्पादनका लागि स्थापित गरिएको एउटा निश्चित सङ्गठन संरचना हो। तर कर्मचारी तन्त्र हुन कुनै पनि सङ्गठन संरचनामा विशिष्ट विशेषताहरू गुणहरू चरित्रहरू हुनुपर्छ। त्यस्ता चरित्रहरू भनेको के हो त भन्दा सबभन्दा पहिला डिभिजन अफ वर्क लेबर हुनु पर्यो, कामको बाँडफाँड भएको हुनु पर्यो, अथवा डिपार्टमेन्टलाइजेसन पनि भनिन्छ, विभागीकरण, मन्त्रालय विभाग कार्यालय वा एउटा सङ्गठनभित्र महाशाखा शाखा इकाई डिभिजन अफ वर्क डिपार्टमेन्टलाइजेसन। अर्को चाहिँ के हुनु पर्यो त भन्दा अथोरिटी हायरार्की भनेको अधिकारको सोपान हुनु पर्यो, हायर द पोजिसन मोर पावर टु मेक डिसिजन, लोवर द पोजिसन मोर रेस्पोन्सिबिलिटी टु डिस्चार्ज ड्युटी। यो अथोरिटी हायरार्की हुनु पर्यो, त्यो हायरार्कीले चेन अफ कमान्ड युनिटी अफ कमान्ड र स्पान अफ कन्ट्रोल मेन्टेन गरेको हुनु पर्यो। त्यो हायरार्कीभित्र चाहिँ आदेशको श्रृङ्खला हुनु पर्यो, अनि एक कर्मचारीको एक मात्रै हाकिम हुने आदेशको एकात्मकता हुनु पर्यो, र एकजना सुपरिवेक्षकको मार्फतमा निश्चित यो र आवश्यक अनुरूपको सङ्ख्या कर्मचारी रहने गरिकन नियन्त्रणको दायरा हुनु पर्यो, त्यसलाई अथोरिटी हायरार्की। अनि अर्को चाहिँ के हो त त्यसमा हुनुपर्ने भन्दाखेरि चाहिँ फर्मल रुल्स भन्छ, ऐन कानुन नियममा चल्ने हुनु पर्यो त्यो संगठन, त्यो संरचनाले काम चाहिँ कार्यविधि अनुसार ऐन अनुसार नियम अनुसार काम गर्ने हुनु पर्यो, अरू कुराबाट हुनु भएन। त्यस्ता नियमहरू फर्मल हुनु पर्यो, औपचारिक बनाइएका स्वीकृत गरिएका जारी गरिएका सार्वजनिक गरिएका नियमहरू हुनु पर्यो, फर्मल रुल्स। अर्को फर्मल सेलेक्सन भन्छ, औपचारिक रूपमा छनौट गरिएको हुनु पर्यो कर्मचारी, सार्वजनिक सूचना निकालेर योग्यता पुगेका सबैले लड्न भिन्न पाएर त्यसबाट योग्यतम ठहरिएकाहरू आएर नियुक्ति दिएर ऐन कानुनको परिधिभित्र काम लगाएर काम गरे बापत निश्चित तल भत्ता सुविधा सेवाका शर्त सुरक्षा सबै कानुनले व्यवस्था गरेर औपचारिक रूपमा कर्मचारीको व्यवस्था गरिएको हुनु पर्यो, त्यसलाई फर्मल सेलेक्सन अफ इम्प्लोय भनेर भन्छ। अनि अर्को चाहिँ इम्पर्सनालिटी भन्छ, निर्वैयक्तिकता हुनु पर्यो, त्यो इम्पर्सनालिटी भनेको फेसलेसनेस है अथवा एनोनिमिटी, कर्मचारी कुर्सीमा बसेपछि चिनिनु भएन, जे काम गरेको हो त्यो कुर्सीले गरेको हुनु पर्यो, र ऊ चाहिँ व्यक्ति इमोसन सेन्टिमेन्ट यी कुराहरूबाट प्रभावित हुनु भएन, त्यसलाई चाहिँ इम्पर्सनालिटी निर्वैयक्तिता निष्पक्ष तटस्थ वस्तुगत भएर काम गर्नु पर्यो। अनि अर्को भनेको चाहिँ के हो त भन्दाखेरि करियर ओरिएन्टेसन, ब्युरोक्रेसी इज अलवेज ए लार्जर अर्गनाइजेसन, सो वाई देयर विल बी ए लार्ज ल्याडर अफ करियर डेभलपमेन्ट, यो वृद्धि विकासको ठुलो भर्याङ हुन्छ त्यसमा। त्यसैले निजामतीमा यो अधिकारी कर्मचारी तन्त्रमा एक ठाउँमा प्रवेश गरेपछि कर्मचारीहरू क्रमशः माथिल्लो स्तरमा बढुवा पदोन्नति हुँदै जान पाउँछन्, त्यसलाई करियर ओरिएन्टेसन वृद्धि उन्मुखता। सो दिज आर द सिक्स क्यारेक्टरिस्टिक्स अफ ए बिग सेट अफ अर्गनाइजेसन द्याट इज इस्टाब्लिस्ड फर डेलिभरिङ लार्ज स्केल एडमिनिस्ट्रेटिभ टास्क, एन्ड दिस इज कल्ड ब्युरोक्रेसी। त्यसैले यो चाहिँ एउटा संरचनाको नाम रहेछ, त्यस्तो विशेषता हुने सङ्गठन संरचनाको नाम रहेछ कर्मचारी तन्त्र भनेको। अब यो कर्मचारी तन्त्र यसको उत्पत्तिदेखि नै निगेटिभ भनेर बुझ्दै आयो। भिसेन्टी गर्नेले 1745 यो फ्रान्सले माबाट अब पर्सियाको शासन व्यवस्थालाई अध्ययन गरेर पर्सियामा चाहिँ राजाले शासन गर्थे, तर सिभिलियन डिपार्टमेन्ट चिफहरू अपोइन्ट गरेर यो नागरिक अथवा गैर सैनिक अधिकारीहरूलाई नियुक्त गरेर विभागहरू जिम्मा दिन्थे, अनि त्यसपछि आफू आरामले बसेर उनीहरू मार्फत शासन चलाउँथे। र ती निरङ्कुश राजाका निरङ्कुश कर्मचारीहरू झन बढी निरङ्कुश हुन्थे, त्यसैले जनताको अधिकार स्वतन्त्रतामाथि हनन भएको अवस्था थियो। त्यसैले भिसेन्टी गर्नेले के भने त भन्दा, पर्सियाको शासन भनेको यो डेमोक्रेसी होइन, किनभने यो राजतन्त्र छ त्यसमा, यो चाहिँ के अरे अलिगार्की पनि होइन, कुलीन तन्त्र हाम्रो राणा जस्तो, किनभने त्यो कुनै कुल घरानाको मान्छेले पनि शासन गरेको छैन, यो टिरानी पनि होइन, किनभने त्यो भनेको चाहिँ राजा एक्लैले सबै अधिकार प्रयोग गरेर गरेको भए टिरानी हुन्थ्यो। त्यसैले अब यो चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ ब्युरोक्रेसी हो, ए गभर्मेन्ट रन बाई डेस्क अफिसर, कर्मचारीले सरकारको शक्ति आफ्नो हातमा लिएर अनि डेस्कमा बसेर शासन सञ्चालन गर्ने भएको हुनाले यो चाहिँ ब्युरोक्रेसी हो भनेर, यो इट इज अ ब्युरोमेनिया, यो एउटा रोग हो होइन, कर्मचारी तन्त्रीय सन्त्रास हो यो। त्यसैले यसबाट हाम्रो देशले पनि फ्रान्सले पनि यो सजग हुनुपर्छ, यो सरुवा रोग हो, फैलिएर आउन सक्छ भनेर निगेटिभ व्याख्या गरेका थिए। त्यसैलाई टेकेर पछि चाहिँ यो गाउर्नेकै कुरालाई टेकेर हारोल्ड लास्की, कार्ल मार्क्स, हेनरी मोनियर जस्ता विद्वानहरूले पनि त्यही धारणा राख्ने किताबहरू पनि लेखे। यो लास्कीले चाहिँ कर्मचारी तन्त्र भनेको कर्मचारीहरूले सत्ता आफ्नो नियन्त्रणमा नै लिने, भनेको सरकार नोमिनल मात्रै हुने र त्यो अधिकारको दुरुपयोग गरेर जनताका स्वतन्त्रतालाई हनन गर्ने व्यवस्था कर्मचारी तन्त्र हो भने, कार्ल मार्क्सले त कर्मचारी तन्त्र यो बुर्जुवाहरूले प्रोलिटेरियनहरूलाई एक्सप्लोइट गर्न सिर्जना गरेको संरचना हो भनेर व्याख्या गरे। यसरी निगेटिभले व्याख्या हुँदाखेरि यो म्याक्स वेबर भन्ने एकजना जर्मन समाजशास्त्रीले चाहिँ 1947 उनले 1922 प्रकाशन गरेको यो द थ्योरी अफ सोसल एन्ड इकोनोमिक अर्गनाइजेसन भन्ने किताब, जुन जर्मन भाषामा लेखिएको थियो, उनी मरिसकेपछि 1947 अङ्ग्रेजीमा ट्रान्सलेसन भयो, अनुवाद भयो, र उनले चाहिँ त्यसमा खास गरिकन एउटा रिसर्च गरेका थिए, यो कुन चाहिँ समाज आदर्श समाज हुन्छ भनेर हेर्ने क्रममा बेलायतको चर्चको र कुनै अथोरिटेरियन निरङ्कुश शासन भएको देशको हेर्दा सबैतिर वेल म्यानेज जस्तो अनुशासन, जनताले शासकले भनेको मानेको दिएको आदेश पालना गरेको देखिन्छ, चर्चभित्रको जस्तो एटमोस्फियर भएको सोसाइटी आइडियल हो कि, बेलायतको रिप्रेजेन्टेटिभले शासन गर्ने आइडियल हो कि, वा निरङ्कुश राजाले गर्ने शासन चाहिँ आदर्श हामीले अपेक्षा गरेको हो त भन्दा, अनि किन ती शासकहरू फरक फरक, पादरीले दिएको आदेश पनि मान्छेले मानेको छ, निर्वाचित प्रधानमन्त्रीले दिएको पनि मानेको छ, अथोरिटेरियन किङले दिएको पनि मानेको छ, देन कुन चाहिँ ठिक हो, किन तिनीहरूको आदेश सबैले मान्छन् भन्दाखेरि चाहिँ आदेशकर्तामा शक्ति भएको कारणले उसको आदेश मान्दो रहेछन्, जोसुकैले हो शक्तिको कारणले, त्यो शक्ति चाहिँ तिनवटा स्रोतबाट आउँदो रहेछ, एउटा भनेको चाहिँ यो के भन्छ ट्रेडिसनल सोर्स, राजाले प्रयोग गर्ने निरङ्कुश शक्ति चाहिँ राजाको सन्तान भएको नाताले स्वतै पाएको परम्परागत स्रोत, अनि त्यसपछि चर्चको पादरीले प्रयोग गर्ने चाहिँ करिस्मेटिक, ऊ चाहिँ म गडको रिप्रेजेन्टेटिभ हो भनेर आलौकिक शक्ति छ, भगवान्ले मलाई पठाएको भनेर भगवान्को डरले मान्छेलाई उसलाई मान्दो रहेछ, उसको व्यक्तित्व पर्सनालिटी मिथ स्टोरीको कारणले, अनि त्यसपछि गएर निर्वाचितलाई चाहिँ कानुनले अधिकार दिँदो रहेछ, ऐन कानुन नियम संविधानले, त्यसैले यो कानुनका अथवा के अरे अधिकारका स्रोत चाहिँ ट्रेडिसनल करिस्मेटिक र लिगल रेसनल हुँदो रहेछ, ती अघिका करिस्मेटिक र ट्रेडिसनलबाट शक्ति प्रयोग गर्ने सङ्गठन संरचना चाहिँ ब्युरोक्रेसी हुन सक्दैन, लिगल रेसनल प्रोसेसबाट शक्ति प्राप्त गर्ने सङ्गठन संरचना र त्यसले व्यवस्थापन गर्ने समाज ब्युरोक्रेसी हो, र त्यो समाज चाहिँ आदर्श समाज हो भनेर उनले व्याख्या गरे। त्यसैले ब्युरोक्रेसीलाई आदर्श समाज व्यवस्थापनको उपयुक्त साङ्गठनिक संरचनाका रूपमा पहिलोचोटि उनले सकारात्मक दृष्टिकोणले व्याख्या गरेपछि त्यो किताब चाहिँ 1947 अङ्ग्रेजीमा ट्रान्सलेट भएपछि 20 शताब्दीको मध्यतिरबाट बल्ल कर्मचारी तन्त्र सम्बन्धी नयाँ सकारात्मक अवधारणाको विकास भयो र उनले त्यहाँ दिएका विशेषताहरू मैले भनेकै विशेषताहरू हुन् यी विशेषता भएको हुनुपर्छ भनेर बालिका प्रकार भनेर आउँछ अभिभावक कर्मचारी तन्त्र भनेको एलिटहरूको डोमिनेन्स भएको तर अन्याय गर्ने खराब नियत भ्रष्ट होइन पढे लेखेका विद्वान तर के ठान्ने म नै सबै हामी नै जान्ने हो जनतालाई सोध्नु पर्दैन उनको हितमा काम गर्नुपर्छ भन्ने अभिभावक कर्मचारी तन्त्र जातीय भनेको निश्चित जाति समुदायको वर्चस्व भएको संरक्षक कर्मचारी तन्त्र भनेको आफ्ना नातागोता परिवार खानदानीलाई मात्रै जागिर दिने खालको शासकले योग्यतामा आधारित हाम्रो जस्तो प्रतिस्पर्धाद्वारा मेरिट बेस्ड प्रतिनिधिमूलक भनेको समाजमा जस्तो जनसङ्ख्या छ त्यसकै अनुपातमा समावेशी हुने अहिलेको हाम्रो इन्क्लुसिभ रिप्रेजेन्टेटिभ अथवा यो आरक्षण सकारात्मक विभेद सहितको तटस्थ भनेको राजनीतिक रूपले पुरै न्युट्रल हिजो भनेको प्रतिबन्ध भनेको राजनीतिकै क्याडर चाइनाको जस्तो हिजो पढे जस्तो सन्तुलित भनेको चाहिँ मैले कन्क्लुजनमा लेखाएको थिएँ यो दुइटैको मिश्रण भएको न्युट्रल कम्पिटेन्ट यस्ता विभिन्न प्रकारका कर्मचारी तन्त्र हुन सक्छन्। अब अहिले भनेको मेरिट बेस्ड इन्क्लुसिभ र न्युट्रल कम्पिटेन्ट हुनुपर्छ योग्यतामा आधारित समावेशी अनि त्यसपछि यो तटस्थ सक्षम कर्मचारी तन्त्र आजको आवश्यकता हो। जाँचमा कहिलेकाहीँ सबल पक्ष दुर्बल पक्ष अनि सुशासनको लागि कर्मचारी तन्त्रबाट कसरी सुशासन सम्भव छ कि छैन भनेर पनि आउन सक्छ कहिलेकाहीँ होइन। त्यसैले यसको सबल पक्ष सुशासनका चारवटा सहभागिता पारदर्शिता उत्तरदायित्व र पूर्वाङ्गन योग्यतात्मक विधिको शासन कर्मचारी तन्त्रका अलिकति निकै एनामोलोजीहरू चाहिँ एडिटिटी रिज प्रोसेस ओरिएन्टेसन चेन्ज र असिस्टेन्स होइन सुपेरियोरिटी कम्प्लेक्स है अनि इभर ग्रोइङ अर्गनाइजेसन होइन यस्ता खालका विशेषताहरू हुने हुँदा सुशासन प्रवर्धन गर्ने मिन्स त अल्टिमेटली पर्मानेन्ट गभर्मेन्ट भनेको कर्मचारी तन्त्र नै हो तर त्यो कर्मचारी तन्त्रले यसका त्यस्ता सुशासन विपरीतका जुन एनामोलिज विकृतिहरू छन् त्यसलाई सुधार गरेर सुशासनका नवीनतम मान्यतालाई सहभागिता पारदर्शिता उत्तरदायित्व जवाबदेहिता पूर्वानुमान योग्यता जस्ता कुरालाई आफूमा अनुसरण गर्यो भने कर्मचारी तन्त्र नै सुशासन प्रवर्धनको वाहक हुन सक्छ। यसको विकल्प अहिलेसम्म पूर्ण विकल्पको सम्भव छैन। आवश्यक के छ त भन्दा कर्मचारी तन्त्रमा सुधार गरेर सुशासन मैत्री बनाएर सुशासनलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ भनेर यसरी लेख्नुपर्ने हुन्छ। सबल पक्ष चाहिँ कर्मचारी तन्त्रका स्पष्ट र प्रक्षेपण गर्न सकिने क्रियाकलाप हुन्छन् क्लियर एन्ड प्रेडिक्टेबल किनभने ऐन नियम अनुसार चल्ने हो त्यसैले यसले के गर्छ भन्ने कुरा ऐन नियम पढेर थाहा पाइन्छ। औचित्यता र वैधानिकता हुन्छ यसले गरेको काम लेजिटिमेट हुन्छ र ऱ्यासनल हुन्छ किन गरेको भन्दा लजिक सहित दिन्छ यो धाराले भनेर यो दफाले भनेर यो सूत्रले गरेर यस्तो गरेको भन्ने औचित्यपूर्ण हुन्छ र त्यो कानुनी रूपमा पनि वैध हुन्छ। विशेषज्ञताका आधारमा कामको विभाजन ब्युरोक्रेसीमा कसलाई के काम भन्ने कुरा बेस्ट एन्ड स्पेसलाइजेसन हुन्छ अनि विश्वसनीयता पिपुल ट्रस्ट अन ब्युरोक्रेसी कर्मचारी तन्त्रलाई विश्वास गर्छन् र त्यसपछि अनुशासन र एकता देयर विल बी डिसिप्लिन एन्ड युनिटी अमङ द इम्प्लोइ स्टाफ इन अर्गनाइजेसन निष्पक्षता र समान व्यवहार निरन्तरता र स्थायित्व यो कन्टिन्युस हुन्छ अविच्छिन्नता यसको गुण हो। कोही पनि कर्मचारी हुँदा नहुँदा सङ्गठनले सेवाग्राहीलाई सेवा दिने कुरामा अटुटपना रहिने रहन्छ। आज कर्मचारी छैन भोलि आउनुहोस् भन्न मिल्दैन त्यसको जिम्मेवारी स्वतःहरूकोमा सरेर जाने सिस्टम बनाइएको हुन्छ अनि पेसामा निपुणता र विशिष्टता धेरै लामो समय एउटै काम गरेपछि यो निपुणता विकास हुन्छ र विशिष्टीकरण पनि राजनीतिक तटस्थता योग्यता प्रणाली वित्तीय विकासको अवसर व्यवस्थित लिखित अभिलेखी सबल पक्ष हुन् भनेदेखि कमजोरी थुप्रै छन् दुर्बल पक्ष एउटा चाहिँ लाल फिताशाही र प्रक्रिया उन्मुक्त यो भनेको रेड टेपिजम भनेको रातो फिताले फाइल बाँध्ने अनि थर्काएपछि कहिले पनि नखोल्ने यसको अर्थ ढिला सुस्ती रेड टेपिजम ढिला सुस्ती प्रक्रियामा जोड दिने नतिजालाई महत्त्व नदिने उद्देश्यमूलक नहुने यो चाहिँ इट डज नट फोकसेस अन अब्जेक्टिभ इट हेज गोल डेभिएसन बिना उद्देश्य काम गर्ने खालको हुन्छ टार्गेट यो अब्जेक्टिभ क्लारिफाई गरिएको हुँदैन अपारदर्शी कार्य प्रक्रियाहरूले गोपनीयतालाई प्रश्रय दिन्छ धेरै पारदर्शिता काम गर्दैन शक्तिको भोग हुन्छ कर्मचारी तन्त्रमा जहिले पनि पावरमा कसरी पुग्ने अनि पावरफुलहरूको चाहिँ के गर्ने यो पक्ष पोषण गर्ने यस्तो शक्तिको भोग शक्ति यो ऐस आराम होइन यताप्रति रुचि हुन्छ कर्मचारतन्त्रको यान्त्रिक प्रकृति मानवीय पक्षको व्यवस्था हो। ऐन नियम प्रक्रिया कार्यविधि संरचना स्ट्रक्चर हाइरार्की गर्दा गर्दा मान्छे निजामती कर्मचारीहरू यो सार्वजनिक प्रशासनका कर्मचारीहरू रिटायर हुने बेलामा त्यो हृदय बेगरका हुन्छन् र विवेक पनि बेगरका हुन्छन्। यन्त्र जस्तै हुन्छ है, आदेश दियो भने ठकठक गर्ने, नभए नगर्ने, विवेकको प्रयोगै नगर्ने, क्रिएटिभिटी इनोभेसन इमोसन यो कुराहरू सबै हराइसकेका हुन्छन् होइन। त्यसैले गर्दा यो चाहिँ यान्त्रिक प्रकृतिको हुन्छ। नागरिकहरूप्रति प्रतिबद्ध नहुने अनि अप्रतिस्पर्धी संस्कार, एकचोटि लोकसेवा पास गरेपछि कम्पिटिसनै गर्नुपर्दैन तपाईँले है। सो नेभर यु हेभ टु कम्पिट। जब कम्पिटिसन गर्नुपर्दैन तब तपाईँको प्रोग्रेस पनि हुँदैन, भुत्दै हुँदै जानुहुन्छ होइन। कर्तव्यमा भन्दा अधिकारमा जोड, मैले के गर्नुपर्छ भन्नेलाई मतलब छैन, यो पाइन त्यो पाइन भन्ने मात्रै हुन्छ। यिनीहरूको संगठन विस्तार र कर्मचारी सङ्ख्यामा वृद्धि, यसले यो कहिले पनि खुम्चिँदैन, यो जहिले फैलिरहेको छ र कर्मचारीको दरबन्दी पनि थपिँदै थपिँदै थपिँदै जान्छ, सङ्ख्या लार्ज हुँदै जान्छ। किनभने हाकिमहरू धेरै वरिपरि कर्मचारी राख्यो भने धेरैको नमस्ते होइन, धेरैको सम्मान पाइन्छ, ठुलो अर्गनाइजेसनको हाकिम भइन्छ भन्ने हुन्छ। त्यसरी दरबन्दी थपिराख्छ, कतिपय अफसरका लागि प्रेसर दिएर दरबन्दी थप्छन्, बढुवा हुने बेलामा यो बेलामा होइन। सेवा गर्नु शासकको मान्छेले उनीहरूलाई पब्लिक सर्भेन्ट हो, नागरिकको नोकर हो, तर चाहिँ उसले के ठान्छ भन्दा म शासक हो भनेर ठान्छ। त्यसरी शासकको मानसिकता जोखिम मोल्यो भने गल्ती हुन्छ, गल्ती भए कारवाही हुन्छ, कामै गरेन भने गल्ती हुँदैन। त्यो भएपछि सकेसम्म काम नगर्ने, जोखिम नलिने खालको हुन्छ ती निजाम के अरे यो कर्मचारीतन्त्र। सिकेर सुध्रिने बानीको अभाव हुन्छ, यो चाहिँ जति गरे पनि 12 वर्ष ढुङ्ग्रोमा पुछर हाले पनि के हुन्छ, बाङ्गाको बाङ्गै भने जस्तो। पहिले पनि असारमै खर्च हुन्थ्यो, अब यसपालि पनि असारमै खर्च हुन्छ। पहिले पनि पहिलो चौमासिकमा 80% भन्दा भएको छैन, के कारणले भएन त्यो सबै थाहा छ, अर्को वर्ष पनि त्यही नै हुन्छ। किनभने यो सरकारी काम कहिले जाने काम भन्ने जस्तो यो सिकेर सुध्रिने खालको हुँदैन। शक्ति सम्पन्न समुदायको पक्ष पोषण गर्छ, ए पावरफुल मान्छेकोमा धाई धाई हुन्छ, किनभने त्यहाँबाट लाभ हुन्छ उनलाई। ए गरिब दिन दुखी यिनीहरू अथवा सेवाग्राही लाई महत्त्वै दिँदैन। कोही पावरफुल मान्छे अफिसमा आएको छ भने तपाईँ उता जानु सहिले भन्छ, बाहिरबाट परेर बस्नुहोस् पख्नुहोस् त्यहाँ, यहाँ म ठुलो मान्छेसँग कुरा गरिरहेको छु। तर मालिक चाहिँ त्यही हो बाहिरको होइन, त्यो मालिक हो, तर उसलाई व्यवस्था गर्छ, शक्ति सम्पन्न पक्षको पक्ष पोषण गर्छ कर्मचारीतन्त्रले। र प्रभुत्वभास हुन्छ यसमा, सुपेरियोरिटी कम्प्लेक्स विच इज ए डिजिज तपाईँमा सबैमा, धेरै मान्छेमा दुई खाले रोग हुन्छ, एउटा सुपेरियोरिटी कम्प्लेक्स, अर्को इन्फेरियोरिटी कम्प्लेक्स। तपाईँ जाँचको सन्दर्भमा इन्फेरियोरिटी कम्प्लेक्सबाट ग्रस्त हुनुहुन्छ, त्यो मानसिक रोग हो, म सक्दिनँ, मैले गर्न सक्दिनँ, अरू सबै जान्नेछन्, म नजान्ने छु, यी सबै फेल पास हुन्छन्, म एउटै फेल हुने भयो भने मै हुने हो भन्ने तपाईँलाई लागिरहेको छ। द्याट इज इन्फेरियोरिटी कम्प्लेक्स, आफै भित्रको कस्तुरीलाई नचिनेको त्यस्तो मान्छेले पनि प्रगति गर्दैन। अर्को सुपेरियोरिटी कम्प्लेक्स चाहिँ कसैलाई यो बलको चाहिँ घमण्ड हुन्छ, कसैलाई बुद्धिको घमण्ड हुन्छ, मैले यो पढेको त्यो पढेको, मेरो फर्स्ट पेपरमा 70 मिलाएको छ भन्ने होला तपाईँलाई होइन, म फिजिक्समा डिग्री गरेको, कसैलाई अङ्ग्रेजी आउँछ भन्ने घमण्ड होला होइन, कसैलाई पदको हुन्छ, भोलि शाखा अधिकृत भएपछि तपाईँकै साथीलाई बाँधै दिनुहुन्छ, तपाईँले बेरोजगारहरूसँग सम्पत्ति गर्नु हुँदैन भन्नुहुन्छ, नासु हुनुहुन्छ अफिसर भएपछि फेरि नासुसँग सम्पत्तै गर्नुहुन्न, हातले मिलाउनुहुन्न, तपाईँ अलिक टाढा टाढा भएर बस्नुहुन्छ होइन, अनि अलि माथिल्लो पद समाज आफ्नो वरपर छोड्दै छोड्दै छोड्दै जानुहुन्छ, अनि त्यसपछि घुस खानुहुन्छ, काठमाडौँमा एउटा घर बनाउनुहुन्छ, अग्लो गेट कालो के अरे पर्खाल कालो गेट, अनि बाहिर बी अवेर अफ डग भनेर झुन्डाउनुहुन्छ, अनि भित्र कुकुर जस्तो बस्नुहुन्छ होइन। त्यो चाहिँ सबै के हो त भन्दा तलकोले नमस्ते गर्दा नमस्ते पनि फर्काउनुहुन्न, छर छिमेक गफ गफका कुनैमा भेटघाट यो पनि छैन, किनभने तपाईँको स्तर मिल्दैन, तपाईँ ठुलो मान्छे हुनुभयो होइन, अनि त्यसपछि पछि रिटायर हुनुहुन्छ, अनि लुडो जस्तो 90 सर्ट, अब तपाईँलाई समाज चाहिन्छ, समाजले तपाईँलाई पुस्नेवाला छैन, तपाईँले नमस्ते नफिर्काएका तलका कर्मचारी त्यो बेलामा हाकिम भा हुन्छ, भेट्न जानुहुन्छ तपाईँलाई, उसले भित्र अनुमति नै दिँदैन, चिट पठाउनुहुन्छ, को पूर्व सचिव फलना प्रकाश दाहाल तपाईँले दिनुहुन्छ, किनभने मैले तपाईँलाई कस्तो व्यवहार गरेको छु त्यो तपाईँमा रहिरहन्छ, त्यो भएर पछि तपाईँले। अनि निजामती कर्मचारीतन्त्रबाट रिटायर भएका मान्छेहरू औसतमा 7 वर्षमा मरिसकेका हुन्छन्, डिप्रेसन, फ्रस्ट्रेसन, आइसोलेसन, मिसफिट इन द सोसाइटी, त्यो कारणले गर्दा यो चाहिँ प्रभुत्ववास, कसैमा वंशको होला, कसैमा रूपको होला तपाईँहरूमा अहिले होइन, एकदम राम्रो छु म भनेर बिचाराको पछि लागेर मर्न खोजिरह होला, यो बालै दिनु भएको छैन होइन, वा कसैमा चाहिँ अभियसली कसैमा बुद्धिको होला, कसैमा धनको होला होइन, विभिन्न होला है, तर यो सबै कुरा के हो, वाहियत हो। सबैभन्दा पहिला तपाईँ ह्युमन हो, तपाईँको हार्ट हो, तपाईँको ह्युमेनिटी हो, अनि त्यसपछि अरू सबै कुरा हो। यो त बिस्तारै हराउँदै जान्छ, त्यो कुनै त्यसको कुनै भ्यालु नै छैन यी कुराहरू। तर मान्छेले त्यो सबै कुरा बिर्सिन्छ र त्यस्तो खालको घमण्ड पुगेर बस्छ, त्यसलाई के भन्छ, सुपेरियरिटी कम्प्लेक्स। म हाकिम, म सहसचिव, म सचिव, म शाखा अधिकृत, के हो त्यो सुपेरियरिटी कम्प्लेक्स हुन्छ। त्यो यस्ता खालका दुर्बल पक्षहरू चाहिँ कर्मचारी तन्त्रका हुन्छन् होइन। सो नेपालमा पनि त्यस समस्याहरू छन्। निर्णय नलिने, जिम्मेवारी पछ्याउने, शासकको मानसिकता बोकेका, प्रभुत्वभासबाट ग्रसित, ढिला सुस्ती, अपारदर्शिता र प्रक्रिया उन्मुक्ता, एकाधिकारवादी सोच किनभने विकल्पै छैन, अप्रतिस्पर्धी कार्यशैली, कार्यबोझ र सङ्गठन संरचना बिच मेल नखाएको अवस्था र जोखिम मोल्न तयार नहुने प्रवृत्ति, अनि त्यसपछि कर्मचारी तन्त्रमाथिको अधिक राजनीतिकरण, कमजोर उत्तरदायित्व र जवाबदेता, परिवर्तनलाई रेसिस्ट गर्ने प्राय, चेन्जलाई प्रतिरोध गर्ने प्रवृत्ति, सूचना सञ्चार प्रविधिको प्रयोगमा उदासीनता, परम्परागत सोच र प्रवृत्ति होइन अलिकति, अनि बढ्दो अनियमितता र भ्रष्टाचार, यस्ता खालका समस्याहरू नेपालमा भन्छन्। त्यसैले ब्युरोक्रेसीको विकल्पको पनि खोजी गरिराखिया छ, यसले डेलिभरी गर्न सक्दैन भनेर। तर ब्युरोक्रेसीका विकल्प पनि हुन्छन्, त्यो भनेको सब्स्टिट्युटिभ ब्युरो विकल्प हुँदैनन्, कम्प्लिमेन्ट्री विकल्प हुन्छन्। दुई खाले विकल्प हुन्छन्, एउटा संस्थागत विकल्प, अर्को कार्यगत विकल्प। संस्थागत भनेको चाहिँ मन्त्रालय विभाग कार्यालयले गर्ने काममा ढिला सुस्ती, अघि भनेका कम विकृतिहरूबाट बच्नका लागि यसले अर्को विकल्प चाहिँ मुलुकहरूले प्रयोग गर्छन् के संस्थाहरू, त्यो भनेको सबभन्दा पहिला सङ्गठित अर्ध सरकारी संस्था क्षेत्र बनाएर, अघि हिजो अस्ति पनि हामीले पढ्यौँ स्ट्याचुटरी बडिजहरू, अर्ध स्वायत्त अर्ध सरकारी, त्यो एउटा विकल्प हो भने अर्को चाहिँ सङ्गठित गैर सरकारी क्षेत्र, एनजिओ, आइएनजिओ, यिनीहरूको प्रयोग, वा यो सामुदायिक सङ्गठनहरूको कुरा है, सोसल अर्गनाइजेसन, सिबिओज भन्छ, कम्युनिटी बेस्ड अर्गनाइजेसनहरू, अनि त्यसपछि निजी क्षेत्र वा कर्पोरेसन, यिनीहरूले पनि निजामती के अरे कर्मचारी तन्त्रले गर्ने काम गर्छन्। त्यस्तै गरिकन साधन निजी साझेदारी संस्थाहरू पनि हुनसक्छन्, पिपिपी मोडलका, स्थानीय तह, स्थानीय निकायहरू, यिनीहरू आफै पनि तल्लो तहमा अधिकार र काम सबै दियो भने मोर के अरे ट्रान्सप्यारेन्ट, अकाउन्टेबल भएर काम गर्न सक्छ र ब्युरोक्रेटिक एनामोलिजहरू कम हुन्छ। यी संस्थागत विकल्प हुन् भने अरू चाहिँ कर्मचारी तन्त्रले गर्ने कार्यशैलीमा सुधार गर्नु चाहिँ प्रक्रियागत कार्यगत विकल्प हो। यसमा व्यावसायिकताको प्रवर्धन गर्ने, नयाँ सार्वजनिक व्यवस्थापनका मान्यताको अवलम्बन गर्ने, उदारीकरण र बजारीकरणको अभ्यास गर्ने, अनि पछिल्लो समय विकास भएका नागरिक बढापत्र, कुम्ती सेवा, सार्वजनिक सुनवाई, मुस्कान सहितको सेवा, नागरिक रेखा परीक्षण, सूचना तथा सञ्चार प्रविधिको प्रयोग, सेवाग्राहीप्रति सम्मानपूर्ण व्यवहार, आचरण र अनुशासन, नवीनतम विधिहरू आदिको प्रयोग, यो चाहिँ कार्यगत विकल्प हो। परम्परागत कार्यशैलीमा यस्ता नवीनतम कार्यशैली प्रयोग गर्नु। सो दिज आर द टु अल्टरनेटिभ्स अफ के भन्छ ब्युरोक्रेसी। यसरी कर्मचारी तन्त्र र निजामती सेवाको कुरा चाहिँ यो हो, सार्वजनिक व्यवस्थापनकै अङ्ग हुन्। अब यसपछि म तपाईँहरूलाई थोरै यो जाँचमा धेरै आउने कहिले कहाँ आउँदैन, तर प्राय यो विकल्पमा